भजन कीर्तन हो गुल्मीको सदरमुकाम तम्गासमा हालै सम्पन्न त्रिदिवसीय साधना शिविरको जगतगुरु स्वामी कृपालुजी महाराजको गुलोको प्रणामको अवसरमा उहाँका नेपाली प्रचारक स्वामी हरिदासजीको मुखारबिन्दुबाट तीन दिनसम्म चलेको प्रवचन स्थल तम्गासको बाल मन्दिर सभा हलमा गुल्मीका सिडिओदेखि सर्वसाधारणसम्म पहेँलो वस्त्रमा सजिएर कृपालुजी महाराजको भक्तिजन र स्वामी हरिदासजीको प्रवचनमा मन्द मुक्त थिए। राधामाधव गुल्मीले आयोजना गरेको त्यस शिविरको उद्देश्य बारे प्रकाश पार्दै संयोजक तारा प्रसाद भुषाल। गुल्मी जिल्लामा राधामाधव समिति गुल्मीको आयोजनामा ब्रह्माण्डका पञ्चम मूल जगत गुरु श्री कृपालजी महाराज गोलोक प्रणायन हुनुभएको थियो र उहाँ हरिगुरुको प्रीत्यर्थ गुल्मीमा त्रिदिवसीय साधना शिविरको आयोजना गरियो र उक्त साधना शिविरमै सामाजिक जनहितकारी कार्यक्रमहरू पनि आयोजना गरिएको थियो। राधामाधव समिति गुल्मीको आयोजना भएको उक्त कार्यक्रममा देशका विभिन्न स्थानबाट साधकहरूको बाक्लो उपस्थिति रहेको थियो। सो कार्यक्रममा गुल्मीका प्रमुख व्यक्तित्वहरूले पनि हरिगुरुको दिव्य अस्तुको दर्शन गर्नुभएको थियो। जातीय विभेद एवं छुवाछुत प्रथाको मौका चुप्दै हिन्दू धर्मबाट वितृष्णा पैदा गर्दै अन्य धर्म प्रवेश गराउने लहर चलिरहेको छ। तर पनि राधा माधव समिति गुल्मीको कुनै धर्मप्रति आस्था जगाउने र कुनै अर्का धर्मप्रति वितृष्णा पैदा गर्न नभई विशुद्ध मानवीय सेवा रहेको भुषालको भनाइ छ। यो संस्था यो कुनै धर्म प्रचार गर्ने संस्था होइन, यो खालि हाम्रा पञ्चम मूल जगत गुरु श्री कृपालुजी महाराजले जुन वेदमा भएका जुन विवादित कुराहरू हुन्छ त्यसलाई समन्वय गरी सबैले बुझ्ने भाषामा सरल भाषामा त्यसलाई समन्वय गरी एउटा फिलोसफी तयार गर्नुभएको हो र त्यही फिलोसफीलाई विश्वका विभिन्न स्थानमा उहाँका प्रचारकहरूले प्रचार गर्दै हिँड्नुभएको। यो कुनै धर्मको विरोधी संस्था पनि होइन र कुनै धर्म प्रचार गर्ने संस्था पनि होइन, त्यसर्थ कुनै धर्मलाई यसले माथि ल्याउने र कुनै धर्मलाई तर ल्याउने खालको संस्था होइन। यो खालि आध्यात्मिक जागरण जगाउने र भक्ति मार्फत चाहिँ हामीलाई चाहिँ भगवत्व प्राप्त गराउनको लागि जुन जगत गुरुले जुन पालन गर्नुभएको छ त्यसैलाई चाहिँ शिरोधार गरी स्वामी हरिदासजीले प्रचार प्रसार मात्र गर्नुभएको हो। विशेषत धर्मले मानिसलाई कुनै फल दिन भन्दा पनि आत्मसन्तुष्टि र सत्य र शान्ति प्रति तल्लीन बनाउने भएर पनि आफ्नो व्यस्त समय आध्यात्मिक क्षेत्रमा मानिसले लगाउने गरेका छन्। त्यस साधना शिविरमा पनि सिडिओ कमलराज ढकाल, निमित्त जिल्ला न्यायाधीश श्री होमनाथ पन्थी, स्थानीय विकास अधिकारी हरिप्रसाद गेवाली, निमित्त जिल्ला प्रहरी प्रमुख निशान्त श्रीवास्तव, विश्व हिन्दू महासंघ गुल्मीका सभापति सुरेश भूषाल, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरू र सर्वसाधारणको सहभागिता थियो। त्यस अवसरमा हरिगुरुको दिव्य अस्तुको दर्शन तथा श्रद्धा सुमन व्यक्त गर्नुभएको थियो। जगद्गुरु स्वामी कृपालुजी महाराजको गुलोक प्रणामको अवसरमा राधा माधव गुल्मीले जिल्लाको दृष्टिबिनहरूलाई राहत सामग्री वितरण गर्नुका साथै माघ 27 गते हरिगुरुको दिव्य अस्तु पवित्र धार्मिक स्थल रुरु क्षेत्रमा विसर्जन गरेर त्रिदिवसीय साधना शिविरको समापन गरिएको थियो। सो कार्यक्रम बारे जानकारी गराउँदै उनी अध्यक्ष भुषाल, विभिन्न विद्यालयहरूका विद्यार्थीहरूलाई जनसेवाका नाममा धेरै सामाजिक कार्यहरू पनि गरेको थियो। गुल्मी जिल्ला रिमुवामा रहेको जनज्योति माध्यमिकमा अध्ययन गर्नुहुने 18 दृष्टिबिन विद्यार्थीहरूलाई सेतो छडी, ब्ल्याङ्केट, तातो कपडा लगायतका शिक्षा सामग्रीहरू प्रदान गरेको थियो भने उक्त कार्यक्रममा उपलतङ्गासमा अध्ययन गर्नुहुने 18 सुस्त श्रवण भएका विद्यार्थीहरूलाई तातो कपडा, ब्ल्याङ्केट र शिक्षा सामग्रीहरू पनि प्रदान गरिएको थियो। त्यस्तै त्रिदिवसीय कार्यक्रमको दोस्रो दिन हामी गुल्मीको रेसुङ्गा क्षेत्रमा रहेको गौशालामा गौ सेवाको लागि गएका थियौँ र गौ सेवामा संलग्न गोठालाहरूलाई तातो कपडा, गम्बुट अनि ब्ल्याङ्केट लगायतका सामग्री सेवाहरू प्रदान गरेको थियो र त्यस्तै गौशालामा रहेका गाईको स्वास्थ्य स्थिति अत्यन्त नाजुक रहेको स्वामीजीले पाउनु भएपछि स्वामी आदरणीय स्वामी हरिदासज्यूले उक्त गाईहरूको लागि एक वर्षको लागि चाहिने उपचारको लागि आवश्यक रकम पनि प्रदान गर्नुभएको थियो भने रेसुङ्गा क्षेत्रको यज्ञशालामा रहनुहुने पुजारीहरूको लागि पनि सेवा सामग्रीहरू प्रदान गरिएको थियो र हिजो अन्तिम दिन तेस्रो दिन रिडीमा जुन गुल्मी जिल्लामा रहेको पवित्र धार्मिक स्थल रुरी क्षेत्रमा आदरणीय पञ्चम मूल जगत गुरु श्री कृपालजी महाराजको दिव्य अस्तुलाई आदरणीय स्वामी हरिदासजीले विसर्जन गर्नुभएको थियो। वास्तवमै धर्म मानव सेवा र सम्मानमा समर्पित हुन सके आध्यात्मिक क्षेत्रमा लाग्नुको अर्थ रहनेछ। त्यही अर्थलाई राधा माधव समितिले पछ्याइरहोस् भन्ने कामनाका साथ त्यस शिविरको केही झलक प्रस्तुत गर्दै रिपोर्टबाट म माया बिदा हुन्छु। धन्यवाद। प्रीतम प्यारी की धन्यवाद।